feel down and had enough. Oh Lord, you're always by my side. I feel your mercy and love. From you I have nowhere to hide. As a small child I learned to pray. For you alone I bow every day. With time I studied more and more. For only you Allah I adore. For every day you're on my mind. Your presence is really felt inside. In you I trust with all my heart. I only long for your reward. La ilaha illallah, Muhammadun Rasulullah. La ilaha illallah, Muhammadun Rasulullah. La ilaha illallah, Muhammadun Rasulullah. La ilaha खुदा मेरे खुदा रहीम खुदा मेरे लब साजी हर घड़ी तेरी सना. तेरे नूर से ही है महरूमा में रोशनी. तेरी खुशबू से चमन महक रहा. मुझ पे रब है मेहरबान हर कदम. मेरे हाथ में पूरे राम जगा. तू रबे तो जहाँ तेरी खलकिन सुजा. हबराई है तुझे साथ तेरी किब्रिया. गमजदों का है वो ही दाद. रस जहाँ में है वो ही फकत. ए खुदा मेरे खुदा ए रहीम खुदा मेरे लब पे सजी हर घड़ी तेरी सना. Allah, Muhammadun Rasulullah. La ilaha illallah, Muhammadun Rasulullah. La ilaha illallah, Muhammadun Rasulullah. La ilaha illallah, Muhammadun Rasulullah. روحي تنديك يا ربي. رضاك عني نور دربي. جاهي غنى يا حبك ربي. هواك يلمع في قلبي. أحتاجك يا ربي قربي. تمحو كل همي وكربي. أنت وكيلي أنت حسبي. تقواك ربي مذهبي. رسولي ابن عبد الله. هدي محمد ما أحلى. أحيا بديني توحيدي. اسمك ربي في الواري. لا إله إلا الله محمد رسول الله. لا إله إلا الله محمد رسول الله. لا إله إلا الله محمد رسول الله. لا إله إلا الله محمد رسول الله.